छ जसले दिन धोका हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरू केही विकल्प छैन। नमस्कार, कलिउड डट कममा हार्दिक स्वागत छ। गोर्खा एफएम 93 मेगाहर्जको तरङ्गबाट काठमाडौँ र यसको आसपाससँगै विश्वभरि एकै साथ www.gorkhafm.com देशका विभिन्न रेडियो स्टेसन र तिनै रेडियोका अनलाइन साइटहरूसँगै ठुलो पर्दा डट कम र इरावती डट कम मार्फत तपाईँ कलिउड डट कम सुन्दै हुनुहुन्छ। त्यति मात्रै होइन, अनलाइन रेडियो यामजे मार्फत पनि कलिउड डट कम यतिखेर तपाईँ सुनिरहनु भएको छ। आवाजमा शशि शर्मा मजगैया आइपुगेको छु। काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ घनश्याम श्रेष्ठ अनि जनक कार्की, त्यसै गरी कवि इन्दामी, तिनजना साथीहरू हुनुहुन्छ कन्ट्रोल रुममा, अनि चाहिँ देशभरिका सम्पूर्ण टेक्निसियन साथीहरूलाई पनि अन्तर्हृदयबाट सम्झिरहेको छौँ। हामीहरूले आज पनि हामी कलिउड डट कमको यो श्रृङ्खलामा नयाँ नयाँ फिल्मी अपडेटहरू लिएर उपस्थित भइसकेका छौँ। हामीलाई अबको 45 मिनट जस्तो साथ दिनुहुनेछ भन्ने विश्वास मनभरि सङ्घालिरहेका छौँ। 10 बजेसम्म हाम्रो साथमा रहनु होला यही आशा अनि अनुरोध हो। हामीले पछिल्ला समयमा भइरहेका फिल्मी क्षेत्रमा घटेका घटनाहरू र यसका गतिविधिहरूलाई तपाईँहरू समक्ष जस्ताको त्यस्तै पेश गर्ने गर्छौँ र रमाइला रमाइला साङ्गीतिक आवाजहरू, साङ्गीतिक कौशल्यहरू पनि पेश गर्ने गर्छौँ। साङ्गीतिक मनोरञ्जन सँगसँगै इन्फर्मेसनहरू पनि सेयर गर्ने गर्छौँ। कलिउड डट कमको साथमा तपाईँ रहनुहुनेछ भन्ने विश्वास हो मनभरि। हामीले कलिउड डट कमलाई निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ। अब चाहिँ हामीले कलिउड डट कमको समय अलिकति परिवर्तन गर्नुपर्छ कि भन्ने तर्फ पनि केन्द्रित भइरहेका छौँ। कुन समयमा हामी कलिउड डट कमलाई राख्नेछौँ त्यसको बारेमा आउँदो एपिसोडमा जानकारी मैले दिनेछु। हामी त्यसको एक्सर्साइजमा पनि लागु रहेका छौँ। यो समयमा हामीलाई सुनिरहनु भएका हाम्रा श्रोताले यदि कलिउड डट कमलाई यो समयमा सुन्न पाएदेखि अझ राम्रो हुन्थ्यो, कलिउड डट कमको समय अझ यो समयमा भइदिएदेखि चाहिँ अझ हामीलाई उपयुक्त हुन्थ्यो भन्ने लागिरहेको छ भनेदेखि पनि हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। गोर्खा एफएमको स्टुडियोमा सिधा सम्पर्क गर्न सक्नुहुन्छ अथवा तपाईँले इमेल पनि गरेर हामीलाई जानकारी दिन सक्नुहुन्छ। इमेल एड्रेस rjshasi@radio@gmail.com तपाईँ आफ्नो सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। यो पनि मैले जानकारी दिएँ। यसै साथ चलचित्र विकास बोर्डले नयाँ अध्यक्ष पाएको छ। हुन त गत शुक्रबार मन्त्री परिषदले नियुक्त गरेका अध्यक्षले गएको सोमबार मात्रै आफ्नो पदभार ग्रहण गरेका छन्। यसै सम्बन्धी एउटा जानकारी यहाँको बिचमा पेश गर्छु। गएको शुक्रबार बसेको मन्त्री परिषदको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा नियुक्त गरेका निर्माता सङ्घका अध्यक्ष राजकुमार राईले सोमबार साँझ 4 बजे आफ्नो पदभार ग्रहण गरेका छन्। बाजागाजासहित चलचित्र विकास बोर्ड परिषदमा स्वागत गरिएको अध्यक्ष राईलाई शुभकामना दिनेहरूको वैरो बाख्लै देखिएको थियो। दौरा सुरुवालसँग कालो कोटमा देखिएका चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राईको गलाभरि माला र खादाले भरिएको थियो। उनलाई स्वागत गर्नेको भिड देखेर लाग्थ्यो त्यहाँ कसैको बिहे हुँदैछ, तर उक्त भिड 5 महिना पछि चलचित्र विकास बोर्डले अध्यक्ष पाएको खुसियालीमा रहेको थियो। त्यति मात्र कहाँ हो र, अध्यक्ष राईलाई गलामा माला र खादा लगाउन चलचित्र कर्मीहरूले लाइन नै बस्नु परेको थियो। करिब दिउँसो 4 बजे चलचित्र विकास बोर्डको प्राङ्गणमा देखिएका राईले 4:30 बजे चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष राईले आफ्नो नयाँ योजनाहरू पनि प्रस्तुत गरेका थिए। भूकम्पले देश शोकाकुल अवस्थामा भएको उल्लेख गर्दै अध्यक्ष राईले यो अवस्थामा आफ्नो चलचित्र क्षेत्रका लागि उदाहरणीय काम गर्ने दावी समेत गरेका थिए। खसखदो चलचित्र बजारलाई माथि उठाउने पहिलो प्राथमिकतामा उनले राखेका छन् भने बक्स अफिसमा चलचित्र वर्गीकरण लागू गरी राष्ट्रिय चलचित्र नीतिलाई कार्यान्वयनमा ल्याउने पनि उनले योजना अगाडि सारेका छन्। मलाई कुनै कुरा थोरै आउँछ होला, तर जति आउँछ प्रष्ट आउँछ। अब म सम्पूर्ण चलचित्र क्षेत्रको नै मानिस हुँ, यसैले सबैसँग मिलेर काम गर्छु, उनले थपेका छन्। अध्यक्ष राईले चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारलाई पनि निरन्तरता दिने बताएका छन्। 5 महिना अघि धर्मेन्द्र मरबौताले चलचित्र विकास बोर्डको अध्यक्ष पद त्याग गरेपछि रित्तो रहेको चलचित्र विकास बोर्डमा निर्माता राजकुमार राईलाई मन्त्री परिषदको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो। पक्कै पनि मुलुक भूकम्पको यो पीडामा भइरहेका बेला, भूकम्पले हामीलाई छेद विच्छेद बनाइरहेको बेला, परिवेश सुहाउँदा गीत सङ्गीतहरू पनि निर्माण हुने क्रम पक्कै पनि छ। वास्तवमा हामीले पछिल्लो समयमा निर्माण भइरहेका धेरै गीतहरूलाई पनि त्यही ढङ्गबाट लिइरहेका छौँ र वर्तमान परिप्रेक्ष्यलाई उजागर गर्ने ढङ्गबाट, वर्तमान परिप्रेक्ष्यलाई चित्रण गर्ने ढङ्गबाट गीत सङ्गीतहरू पनि नबनेका होइनन्। यसै सन्दर्भमा एउटा अर्को नयाँ म्युजिक भिडियो चलचित्र सत्यदीपले रिलिज गरेको छ, सोही जानकारी यहाँको बिचमा राख्छु। सङ्गीतको माध्यमबाट समाजमा व्याप्त विकृति निर्मूल पार्ने उद्देश्यले सामाजिक चेतना छर्ने कथामा आधारित रहेर बनेको नेपाली चलचित्र सत्यदीपको चेतनामूलक गीत रिलिज भएको छ। चलचित्रका नायक दिव्यश्वर गौतमका अनुसार अहिले देशमा आइरहेको सङ्कटमा एकताबद्ध हुनका लागि सार्वजनिक गीतले मद्दत पुर्याउनु भएको छ। रिलिज गरिएको गीतले हरेक प्रकारका फुलहरूले सजिएको बगैँचा जस्तै नेपाल रहेको बताएको छ। गीतमा सुमन साङदेन र अप्सरा घिमिरेको सुर रहेको छ भने अर्जुन खेलको संगीत तथा सुनिल कोइरालाका शब्दहरू रहेका छन्। नृत्य निर्देशन कमल राईले गरेका छन्। पुष्कर घिमिरेले निर्देशन गरेको यस चलचित्रमा 6 गीत रहने भएका छन्। एसबीआर फिल्म्स प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको माध्यमबाट समाजमा सत्यको ज्योति बाल्ने पक्षमा जुट्न सबैलाई आग्रह गर्न लागि सत्यदीपका निर्देशक घिमिरेले ठुलो पर्दा .com र गोर्खा एफएमलाई जानकारी दिएका छन्। विनयराज श्रेष्ठको लगानी रहेको चलचित्रमा दिव्येश्वर गौतम, जोनी सिंह राणा, सबिना केसी, उमा बेबी, रवि गिरी, जीएन घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो जानकारी सँगै अब तपाईँहरूलाई यही गीत राख्ने तयारीमा हामीहरू लागिरहेका छौँ। स्वीकार्नुहोस् अगाडि मैले घोषणा गरेको, मैले जानकारी दिएको सुमन साङदेन र अप्सरा घिमिरेको स्वर, अर्जुन पोखरेलको सङ्गीतमा सुनिल कोइरालाका शब्दहरूमा यो साङ्गीतिक आवाज चलचित्र सत्यदीपभित्रबाट। रातो रातै छ हाम्रो झण्डा, सानो हाम्रो घरको छ सृष्टि सारा दङ्ग, हटेर होइन पछाडि हटेर बढौ अगाडि, बोकेर चन्द्र सूर्य सदमार्गलाई नछाडे, पालो हो हाम्रो फुलबारी देश हाम्रो, हामी हौ यसको मालिक, गर्नु पर्छ रक्षा सगरबासीरु चाली, गर्नु पर्छ रक्षा सगरबासीरु चाली, गर्नु पर्छ रक्षा सगरबासीरु चाली। सर नमस्ते, के छ तपाईँको स्कुल तर कोर्स त राम्रै गएको होला। नमस्ते सर, नमस्ते, कोर्स त अघि बढेकै छ तर बुझाउन गाह्रो, कक्षामा विद्यार्थी पटक्कै ध्यानै दिँदैनन्। यो दोष विद्यार्थीको होइन, हाम्रै तरिका नपुगेको सर। के त्यस्तो तरिका छ र सर, हामीलाई पनि सिकाइदिनु पर्यो। मिदास ई क्लास। मिदास ई क्लास हो नेपालमा कक्षामा पढाउने पाठ अनुसारको भिडियो देखाउँदै बुझाउने अनि पाठ अनुसारकै गेम खेलाउँदै सिकाउने शैक्षिक सामग्री बनाइएको छ। यसलाई मिदास ई क्लास भन्छन्। हामीलाई कक्षामा बुझाउन सजिलो, विद्यार्थीले पढ्न रमाइलो। लौ गजबको कुरा सुनाइदिनु भयो सरले आज। म पनि स्कुलमा गएर आजै कुरा राख्छु यो विषयमा। भइहाल्छ नि सर। मिदास ई क्लासमा नर्सरीदेखि कक्षा 10 सम्मका मुख्य विषयका पाठहरू व्यवहारमा उतार्न सक्ने गरी बुझाएर पढाउने भिडियो र गेमहरू राखिएका छन्। सम्पर्क नम्बर 9851170851 9851170851। आजको युगमा मिदास ई क्लास प्रयोग नगरे त विद्यार्थी पछि परिहाल्छन् नि। खुसीको खबर, खुसीको खबर, सुखद दाम्पत्य जीवनको लागि खुसीको खबर। होइन, के भन्छ यो, के खुसीको खबर अनि के दाम्पत्य जीवन? सञ्जीवनी हर्बलबाट विभिन्न हर्बलका सम्पूर्ण प्रोडक्टहरू एउटै थलोमा पाउने भएपछि भएन त खुसीको खबर। जाँड रक्सीको कुलतबाट छुटकारा पाउन, चुरोट सुर्ती जस्ता स्वास्थ्यलाई हानि हुने जस्ता वस्तुहरूबाट पनि तुरुन्तै छुटकारा पाउन, मोटोपन घटाउन बढाउन, अनुहारको चाया पोतो 24 कालो दाग हटाई सुन्दर अनुहार बनाउन, स्तन बढाउन घटाउन तथा टाइट बनाउन, महिला तथा पुरुष दुवैका लागि सेक्स पावर सम्बन्धी हर्बल सप्लिमेन्टहरू पनि उपलब्ध छ। साथै टिभी सप सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। आफ्नो सुख दाम्पत्य जीवनका लागि सञ्जीवनी हर्बल 16 खुट्टे काठमाडौँ। फोन 01-3361-122 98-41-72-09-22 98-18-45-00-50। रेडियो तथा टेलिभिजन उद्घोषण तालिम प्रिमियम एकेडेमी कालीबाटीमा आरजे भिजे समाचार वाचन स्टेज कार्यक्रम सञ्चालन तथा रेडियो टेक्निसियन तालिम एकै ठाउँमा साच्चिकै उद्घोषण तालिम। दक्ष प्रशिक्षकका साथमा स्टुडियोमा प्राक्टिकल सहित संचार क्षेत्रमा तपाईँको पाइलामा साथ दिनेछौँ हामी। बोल्ने कलालाई सार्थक बनाउनुहोस्, लाजै नमानी। एसएलसीका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था। जागिरको लोभ देखाउँदैनौ, दक्ष नबनाई छोड्दैनौ। सम्पर्क प्रिमियम एकेडेमी कालीमाटी। फोन नम्बर 42-77-632, मोबाइल नम्बर 98-41-75-77-69। वर्षौंको सपना बल्ल पूरा भयो। डेराबाट आफ्नै घरमा सर्ने भइयो। नयाँ घरका लागि कार्पेट, पर्दा, फर्निसिङका थुप्रै सामानहरू पनि त चाहियो नि। सबै नयाँ मात्र किन, केही पुराना पनि मर्मत गरेर राख्नुपर्छ। नयाँ पनि पाइने, पुराना पनि मर्मत गर्न मिल्ने एउटै ठाउँ कतै छैन? तपाईँले सोचे जस्तै सोफाको खोल, गाडीको सिट खोल, पर्दा सिलाउनको साथै मर्मत पनि गरिन्छ। सुपथ मूल्यमा कार्पेट, पर्दाको पाइप फिटिङका साथै फ्री होम डेलिभरीको लागि राजेन्द्र फर्निसिङ सेन्टर, 7 दोबाटो ललितपुर। फोन 98-41-46-56-43, 97-21-38-69-70-06। सानै छ मन, सानै खुसी, सानै छ परिवार, सानै छ घर, सानै सहर, सानै रहर, सानै छ सपना, तर ठुलो छ डर, कहीं सपना न उड़ाओस, मेरो खुशी न बगाओस, मीठो सपना मेरो सपना, कोई भगवान बनी बचाओस। सम्पूर्ण निर्जीवन बिमाको लागि विश्वसनीय नाम राष्ट्रिय बिमा कम्पनी लिमिटेड, सिंहदरबार राम शाहपथ काठमाडौँ। एउटै थलोमा अब एउटै थलोमा। ओहो, एउटै थलोमा के भन्या? फर्निसिङ र फर्निचरका सामान अब एउटै थलोमा। कार्पेट, पर्दा पाइप, म्याट्रेस, फाइबर, सिरक, सिरानी, गलैचा, पार्केट लेमिनेट, पार्केट भेनाइल, केलियो वालपेपर, भर्टिकल, बेडसिट, स्टिकर, सोफा तथा फर्निचरका सामानहरू तयार गरिनुका साथै घरमै पुगी इन्टेरियर्स डेकोरेसन सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ। साथै फर्निसिङ र फर्निचरका सम्पूर्ण सामानहरू अर्डर अनुसार तयार गरिन्छ। विस्तृत जानकारीका लागि रामशरण गोर्खाली अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर प्रभु बैंक नजिकै कालीमाटी काठमाडौँ। सम्पर्क फोन 9840111695 9851182407 01 42 84 549। साथै होम डेलिभरीको सुविधा पनि छ। British Gorkha Academy Secondary Boarding School Basbari with the motto disciplined education leads the world. British Gorkha Academy, a school where teachers are facilitators and catalysts and the students are explorer. Announces admission open from nursery to grade 9 for the academic year 2072. We have developed a supportive and dynamic classroom environment. We value care, cooperation and consideration. For more details, British Gorkha Academy, Secondary Boarding School, Basbari. Contact 4371814018787. यसकै छानो छ नेपालीको विश्वासिलो जस्ता पाता यो चुरा चाप रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास हुलास भए अरू किन खोज्ने। वाव, व्हाट अ स्टाइल। त्यो पो ड्रेस यार, कस्तो मिलेको सिलाई यार, आफ्नो त झुर छ। अरूको प्रशंसा गर्नु त राम्रो हो, तर ड्रेसको सवालमा आफू पनि प्रशंसनीय बन्न चाहनुहुन्छ भने लवली टेलर्स नयाँ बानेश्वरलाई सम्झनुहोस्। विस्तृत जानकारीका लागि लवली टेलर्स नयाँ बानेश्वर अनामनगर जाने बाटो, मोबाइल 9841408714। लवली टेलर्स, अ कम्प्लिट सेन्टर फर सटिङ, सुटिङ एन्ड कलरिङ। एडमिसन ओपन महान सिद्धार्थ हाई स्कुल काठमाडौँ 7 चावेल कुमारीगल ओपन्स एडमिसन फ्रम फुल फ्लेज मन्टेसोरी वेस्ट प्री प्राइमरी लेभल एन्ड अप टु ग्रेड 8। आवर फेसिलिटिज रनिङ विथ इट्स इनभ्यालुएबल 22 इयर्स एन्ड कन्ट्रिब्युटिङ इन डिफरेन्ट सेक्टर्स अफ द सोसाइटी कन्डक्टेड बाई वेल एक्सपिरियन्स्ड इन्डस्ट्रियस एन्ड कमेन्डेबल मेम्बर्स इन्भाइरोमेन्ट अफ चुजिङ द सब्जेक्ट एकोर्डिङ टु द इन्ट्रेस्ट एन्ड प्रोफिसियन्सी अफ द स्टुडेन्ट्स क्लासेस बेस्ड अन मोडर्न टिचिङ लर्निङ सिस्टम privilege of school bus, day boarders and hostel, efficient and experienced teachers, associated with various national and international social and academic organizations, virtual school recently running through web-based system, transportation facility, outstanding results in SLC every year, appreciable scholarship schemes with affordable fee structures, fully Montessori-based education in primary level, well-equipped library and laboratories. For more details, 4114176-9851041122. Website www.msschool.edu.np. Join Mahan Siddhartha School and grab the optimum outputs. के तपाईँ महिलाहरू महिनावारी गडबडी, अनियमित महिनावारी, सेतो पानी बग्ने तथा पीडादायक महिनावारीबाट पीडित हुनुहुन्छ? पुरुषहरू यौन शिथिलता, शीघ्र स्खलन तथा विभिन्न यौन समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ तथा आयुर्वेद विशेषज्ञहरूको समूहबाट यस नान्जिङ हेल्थ होममा उचित तथा सफल उपचार गराएर महिलाहरूमा हुने महिनावारी सम्बन्धी गडबडी, जस्तै महिनामा दुई पटक महिनावारी हुने वा महिनावारी ढिलो हुने वा हुँदै नहुने, महिनावारी हुँदा तल्लो पेट असाध्यै दुख्ने, योनिबाट फोहोर वा सेतो पानी बग्ने, योनि चिलाउने आदि, पुरुषहरूमा यौन चाहनाको कमी हुनु, लिङ्ग उत्तेजित नहुनु, शीघ्र स्खलन हुनु तथा विभिन्न यौन समस्याहरू। नान्जिङ हेल्थ होम, नयाँ बानेश्वर, नयाँ बानेश्वर प्लाजा, दोस्रो तल्ला। सम्पर्क नम्बर 9851168968, 9141773774। खुल्ने समय दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म। यहाँले दौरा सुरुवाल त लाउनु भएन नि? लाइएन। किन, मन नपरेर हो? होइन, मन त पर्छ, तर सिलाउने राम्रो ठाउँ नभेटे त। ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा। तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ। प्रसङ्ग होइन, आजलाई यतिमै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन। कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम्पनी खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र। फोन नम्बर 4226-3997 4226-3997। भूकम्पले निम्ति आएको अहिलेको अवस्थामा जथाभावी खुला ठाउँमा दिसा पिसाब गर्नु हुँदैन, चर्पीमा मात्र दिसा पिसाब गर्नुहोस्। दिसा गरेपछि साबुन पानीले राम्ररी हात धुनुहोस्। यसो गर्दा आफू र अरूलाई पनि रोग लाग्न र सर्नबाट बचाउन सकिन्छ। यदि चर्पी उपलब्ध नभएमा तोकिएको ठाउँमा खाडल खनेर दिसा पिसाबलाई खाडलमा पुरिदिनु पर्छ। यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ। शिशु बाल बालिकाको दिसा पिसाबलाई पनि चर्पीमा हाल्नुहोस् वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुहोस्। चर्पी सधैँ सफा राख्नुहोस्। जनहितका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, युनिसेफ, सर्च फर कमन ग्राउन्ड र एन्टेना फाउन्डेसनद्वारा जारी सन्देश। Action. Comedy. Love story. Ma matra hinu yaar. Jo koi pani urcha. Edi usle dekhe bhane. O jasma sundariya cha. O jasma subhas cha. Jasle dinna dhoka. O jasma biswas cha. Romance le bharipurna. Nepali chalchitra sambandhi sampurna jankari samitieko ekmatra karyakram kollywood.com. Kollywood.com. Kollywood.com. Jasko aru kahi vikalp chaina. तपाईँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ kollywood.com। यो आवाज हो शशी शर्मा मजगैयाको। गोर्खा एफएम 93 मेगाहर्जको प्रस्तुतिमा kollywood.com यतिखेर काठमाडौँ र यसको आसपासमा तपाईँ सुन्दै हुनुहुन्छ भने हामी विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत तपाईँहरू समक्ष पुगिरहेका छौँ। अनि त्यसै गरी देशका विभिन्न रेडियो स्टेसन र तिनै रेडियोका अनलाइन साइटहरू मार्फत पनि तपाईँहरू समक्ष हाम्रो यो आवाज पुगिरहेको छ। त्यसै गरी www.thulopardha.com मा पनि तपाईँ फुर्सदको समयमा kollywood.com सुन्न सक्नुहुन्छ भने ऐरावती.com मा पनि हाम्रो यो कार्यक्रम हुन्छ भने तपाईँ शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँ अनलाइन रेडियो यमजी मार्फत पनि kollywood.com सुन्न सक्नुहुन्छ। हामी विभिन्न माध्यमहरूबाट तपाईँहरू समक्ष पुगिरहेका छौँ। अनि लास्ट टाइम फिल्मी क्षेत्रमा भएका घटना गतिविधिहरूलाई जस्ताको त्यस्तै सार्वजनिक गरिरहेका छौँ। पछिल्ला गतिविधिहरूलाई पेस गरिरहेका छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ जनक कार्की अनि कविन धामी, घनश्याम श्रेष्ठ लगायतका साथीहरू कन्ट्रोल रुममा हुनुहुन्छ। हाम्रो यो आवाज तपाईँहरू समक्ष पुगाइरहनका लागि प्राविधिक साथीहरू यो स्टुडियो सँगसँगै जिल्लाका साथीहरूलाई पनि हामीहरूले सम्झिरहेका छौँ। अब यसै क्रममा अर्को एउटा समाचार छ यहाँहरूको बिचमा। यही क्रममा भूकम्प पीडितका लागि सहयोग गर्ने सन्दर्भमै टिचरको च्यारिटी सो सम्पन्न भएको छ। हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक गरी नसकेको चलचित्र टिचरको काठमाडौँको कुमारी हलमा च्यारिटी सो सम्पन्न भएको छ। कुशल थापा, सलिना बस्नेत, उमा कार्की, पूरण थापा, सिपी पौडेल लगायतका कलाकारहरूले अभिनय गरेको यस चलचित्रको च्यारिटी सोमा पत्रकार, चलचित्रकर्मी साथै अन्य क्षेत्रका विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। चलचित्र हेरेपछि उपस्थित सबैले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन्। उक्त च्यारिटी कार्यक्रममा नै माइती नेपाललाई चलचित्रको तर्फबाट नगद 51,000 सहयोग गरिएको थियो। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई नायक तथा निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले 51,000 चेक हस्तान्तरण गरेका थिए। यो चलचित्रको जुन 12 मलेसिया, कतार र दुबईमा पनि च्यारिटी गर्न लागिएको छ। च्यारिटीका लागि उक्त देशमा चलचित्रका मुख्य कलाकार कुशल थापा र निर्माता शिवकुमार रकाल जाने भएका छन्। यसै क्रममा अर्को सूचना जानकारी छ हामीसँग। नेपाल चलचित्र प्राविधिक सङ्घको कल्याणकारी कोषको सहयोगार्थ चलचित्र प्राविधिक सङ्घले चलचित्र महोत्सव 2072 आयोजना गर्ने भएको छ। 2071 वैशाख 1 गतेदेखि 71 चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरूले महोत्सवमा सहभागी हुन पाउने भएका छन्। प्राविधिक सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुन लागेको चलचित्र महोत्सवमा चलचित्र हेरिसकेपछि हरेक विधामा उत्कृष्ट 5 चलचित्रको छनौट गरी 8 नेप्टा फिल्म अवार्डमा सहभागी गराइने बताइएको छ। नेपाली चलचित्रको विकास विस्तारका लागि चलचित्र महोत्सव र त्यसपछि अवार्ड आयोजना गर्ने नेप्टाको भनाइ रहेको छ। मलेसिया र हङकङमा आयोजना गरिएका नेप्टा फिल्म अवार्ड यसपटक पनि विदेशमा हुने प्राविधिक सङ्घका अध्यक्ष मनोज केसुले जानकारी दिएका छन्। यसअघि भूकम्प पीडित प्राविधिकलाई आर्थिक सहयोगदेखि राहत वितरण गरेको नेपाल चलचित्र प्राविधिक सङ्घले चलचित्र महोत्सवबाट उठेको रकम पनि चलचित्र प्राविधिक सङ्घको कल्याणकारी कोषमा जम्मा गरिने अध्यक्ष केसीले जानकारी दिएका छन्। यसै क्रममा अर्को एउटा गीत सार्वजनिकको समाचार यहाँहरूको बिचमा म राख्छु। ग्रिन हिल BFX भिडियोको प्रस्तुतिमा निर्माण भएको चलचित्र कामचोरको टाइटल गीत सार्वजनिक भएको छ। कामचोर नामक बोलको सार्वजनिक गीतमा भरत सिटौलाको स्वर र सङ्गीत रहेको छ। सार्वजनिक गीतमा 5 युवकको आकर्षक नृत्य देख्न सकिन्छ। दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिमान सिंह बस्नेतको प्रस्तुति र प्रमोद गौचनको लगानी रहेको छ। चलचित्रमा पुष्कर रेग्मी, रविन्द्र बस्नेत, A1 उप्रेती, रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, बालदीप राई, काजल खनाल, अप्सना थापा, सबिना दास लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा दिनेश श्रेष्ठको छायाङ्कन र भरत सिटौलाको सङ्गीत रहेको छ। चलचित्रमा भरत सिटौलाको सङ्गीत, शङ्कर महर्जनको एक्सन रहेको छ भने चलचित्र कामचोर बेरोजगार युवाको सोच, प्रेम र दायित्व विषयमा निर्माण भएको चलचित्र हो। अब हामी यही गीतको अजियो यहाँहरूको बिचमा हामी राख्छौँ। यसको भिडियो हेर्नका लागि पनि तपाईँ www.thulopardha.com भित्र या युट्युबभित्र गएर पनि हेर्न सक्नुहुन्छ। अहिलेका लागि यही गीत यहाँहरूको बिचमा राख्छौँ, स्वीकार्नुहोस्। स्वप्न सुर्ता भोक्न भकारी गर्छौ हामी कुरा हावादारी, स्वप्न सुर्ता भोक्न भकारी गर्छौ हामी कुरा हावादारी, छैन यहाँ योग्यताको म अनि भन्छन् हामीलाई हामीलाई हामीलाई काम छैन योग्यताको यहाँ कामै छैन, हे छैन हे छैन, चल्छ यहाँ पैसाको जोर अनि भन्छन् हामीलाई हामीलाई हामीलाई काम ताजीले सुन्दैनन् जनताको स्वर, ए जनताको स्वर ए जनताको स्वर, सत्तामा लड्न यहाँ हुँदैनन् पोर पोर पोर, युवालाई चाहियो जागिर म अनि भन्छन् हामीलाई हामीलाई हामीलाई काम छ, स्वप्न सुर्ता भोक्न भकारी गर्छौँ हामी कुरा हावादारी, छैन यहाँ योग्यताको म अनि भन्छन् हामीलाई हामीलाई हामीलाई काम छ। चलचित्र कामचोरबाट हामीले यो सङ्गीत यहाँहरूको बिचमा राख्यौँ। भरत चौलाको सङ्गीतमा रहेको यो गीत थियो। यो प्रदर्शन मिति नतोकिए पनि यही चलचित्रबाट हामीले यो सङ्गीत यहाँहरूको बिचमा राख्यौँ। कलिभर डट कम तपाईँ सुन्दै हुनुहुन्छ गोर्खा एफएम 93 मेगाहर्जको तरङ्ग मार्फत। हामीहरू काठमाडौँ र यसको आसपास सँगै विश्वभरि एकै साथ www.gorkhafm.com मार्फत पुगिरहेका छौँ। आवाज दिइरहे नै यो साथीको नाम हो शशि शर्मा मजगैया। टेक्निकल सपोर्टमा हुनुहुन्छ जनकार्की अनि कविन धामी। अब यसैक्रममा मैले कलिभर अपडेटहरू गराइरहने क्रममा एउटा अपडेट यहाँहरूको बिचमा राख्छु। राजेश हमाल 51 वर्षमा प्रवेश, नारायणको नाम थियो बमबहादुर, यही शीर्षकको समाचार छ। नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल मङ्गलबारबाट 51 वर्षमा प्रवेश गरेका छन्। सन् 1964 जुन 1 तारिकमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका हमाल आजबाट अर्थात् गत मङ्गलबारबाट 51 वर्षमा लागेका हुन्। उनको नारायणको नाम भने बमबहादुर हमाल रहेको थियो। वैशाख 12 गते गएको विनाशकारी भूकम्पले देश शोकाकुल अवस्थामा भएका कारण यस वर्षको जन्मदिन नायक हमालले नमनाउने पारिवारिक स्रोतले जानकारी दिएको छ। मधु भट्टराईसँग गएको वर्ष मात्र विवाह गरेका हमाल आजकल फुर्सदिला देखिन्छन्। पहिलो र सफल चलचित्र युगदेखि युगसम्मबाट आफ्नो फिल्मी करियर सुरुवात गरेका हमाल अरू नायकको तुलनामा सफल नायकको सूचीमा परिरहेका छन्। चलचित्र युगदेखि युगसम्मदेखि करिब 10 दशक सफल चलचित्र मात्र दर्शकमा आज पस्किएका हमालको पछिल्लो प्रदर्शनमा आएको चलचित्र भने सोल सिस्टर हो। नेपाली चलचित्र उद्योगलाई व्यावसायिकतामा ल्याउन प्रमुख भूमिका खेलेका राजेश हमालले करिब 2 दशक चलचित्र क्षेत्रमा व्यतीत गरिसकेका छन्। केही वर्ष अगाडि राजेश हमाललाई आफ्नो पति भनेर चितवनकी एक महिलाले चरित्र हत्या गर्न खोजेकोदेखि हमालको जीवनमा त्यस्ता धेरै घटना पनि नघटेका होइनन्। बसन्ती, जीवनदाता, देउता, गोरेटो, ढुकढुकी, अर्जुन, अल्लारे, आफन्त, धर्म, खान दान, अधिकार, सन्यास, दुलही, हामी तीन भाइ लगायतका करिब 200 बढी चलचित्रमा अभिनय गरेका हमालले विद्यालय स्तरीय शिक्षा मस्कोबाट र उच्च शिक्षा अर्थात् एमए इङ्ग्लिस भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका छन्। नेपालमा कक्षा 8 सेन्ट जेभियर स्कुलमा उनले अध्ययन गरेका थिए। 51 वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा नायक राजेश हमाललाई ठुलो पर्दा .com र गोर्खा एफएमको तर्फबाट हार्दिक मङ्गलबार शुभकामना व्यक्त गर्दछौँ। अब अर्को चलचित्र क्लासिक नामको चलचित्र 2 महिनापछि सरेको छ। यो सम्बन्धी जानकारी यहाँहरूको बिचमा राख्छु। वैशाख अन्तिमबाट फ्लोरमा जाने जानकारी गरिएको चलचित्र क्लासिकको छायाङ्कन 2 महिना पर सरेको छ। वैशाख 12 गते गएको भूकम्पका कारण चलचित्रको छायाङ्कन हुन नसकेको जानकारी दिँदै निर्माता सुभाष गिरीले अब चलचित्रको छायाङ्कन साउन 15 मात्र सुरु हुने जानकारी दिएका छन्। भूकम्पले हजारौँको सङ्ख्यामा मृत्यु हुनुका साथै हजारौँ घाइते भएको अवस्थामा चलचित्रको युनिट लिएर छायाङ्कनमा जानु उचित नहुने भएका कारण चलचित्रको छायाङ्कन 2 महिना पर सारिएको निर्माता गिरीले जानकारी दिएका छन्। आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन्। चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने युवा युवतीको भूमिकामा प्रस्तुत हुने भएका छन्। चलचित्रमा सङ्गीत ताराप्रकाश लिम्बूको रहेको छ भने डाक्टर कृष्ण हरि बराल, दिनेश राउत र दयाराम पाण्डेले यसमा शब्द भरेका छन्। युवराज चौलागाई, मेलिना राई लगायतका गायक गायिकाको आवाज रहने भएको छ। काठमाडौँ र पोखरा लगायतका स्थानमा छायाङ्कन हुने यस चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, चेतन गुरुङको पटकथा, सुरेन्द्र पौडेलको सम्पादन, नितिन चन्दको कोरियोग्राफी, हिमाल केसीको द्वन्द निर्देशन रहने भएको छ। यसै क्रममा सुरेश दर्पण पोखरेलले पत्रकारलाई धम्की दिएको भन्दै उजुरी परेपछि चलचित्र पत्रकार सङ्घको ध्यानाकर्षण शीर्षकको अर्को एउटा समाचार हामीसँग छ। चलचित्र पत्रकार सङ्घका सदस्य दीप विमलीले गाली गलौच गरिएकोले ध्यानाकर्षण गराइपाऊ भनी सङ्घका समक्ष दिएको निवेदनमा चलचित्र पत्रकार सङ्घले ध्यानाकर्षण भएको जानकारी दिएको छ। फेसबुक स्टाटस लेखेकै भरमा चलचित्र विकास बोर्डका सदस्य दर्शना आर्ट्समा कार्यरत सुरेश दर्पण पोखरेलले फोन गरी पेसाका धर्मप्रति आक्षेप लगाउँदै अपशब्द प्रयोग गरी आफूलाई धम्की दिएकोमा आपत्ति जनाएर दीप विमलीले सङ्घमा उजुरी गरेका थिए। चलचित्र पत्रकार सङ्घद्वारा शुक्रबार जारी विज्ञप्तिमा विदेशबाट पवित्र मनले भूकम्प पीडितको नाममा पठाएको पैसाले तिमीहरू दिसको गयौ, थुक्क देखियो तिमीहरूको समाजसेवा कलाकारको नाममा कलङ्क भन्ने फेसबुक स्टाटस विमलीले राखेको र त्यसमा कसैको नाम उल्लेख नभएको सन्दर्भमा जिम्मेवार पदमा बसेका सुरेश दर्पण पोखरेलले सञ्चार कर्म र संस्थालाई समेत धज्जी उडाउनु कति जायज भन्दै विमलीले सङ्घमा उजुरी दिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा चलचित्र पत्रकार सङ्घका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस किसिमको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको निर्णय गरेको बताइएको छ। समग्र चलचित्र कर्मीलाई सञ्चारकर्मी एवं सञ्चार क्षेत्रप्रति सम्मान प्रकट गर्न आग्रह गर्दै पोखरेललाई सचेत गराउँदछ भने उल्लेख गरिएको छ। आगामी दिनमा समग्र चलचित्र कर्मी र सञ्चारकर्मी बीच सौहार्दपूर्ण वातावरण बनोस् र समग्र चलचित्र पत्रकारिताको विकासमा सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा सङ्घले सदैव गर्दछ आकस्मिक बैठक पछिको विज्ञप्तिमा जनाइएको छ। साथै विज्ञप्तिमा शुक्रबार नै चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता सङ्घका अध्यक्ष राजकुमार राईलाई नियुक्त गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता जनाउँदै राईको कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरिएको छ। हामीले यी न्युज प्रस्तुत गरिरहेका छौँ। यसै क्रममा हामी अर्को एउटा न्युज यहाँको बेचमा राख्छौँ। व्यवसायी विनोदसँग रजिनाले कसिन लगनगाँठो शीर्षकको यो समाचार हो। मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चाहिँ आउनु, पानीको फोका जस्तै लगायत दर्जनौ गीतहरू गायकी पार्श्व गायिका रजिना रिमाल दुलही भनेकी छिन्। उनले मङ्गलबार काठमाडौँको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोदसँग लगनगाँठो कसकी हुन्। चलचित्रकर्मी गायक गायिकाहरूको खासै उपस्थिति नरहेको विवाह कार्यक्रममा उनका परिवारका सदस्यहरूको मात्र सहभागी भएको थियो। विनोदसँग केही वर्षदेखि प्रेममा रहँदै आएकी रोजिनाले केही समय अगाडि नै इङ्गेजमेन्ट गरिसकेकी थिइन्। 7 वर्षकै उमेरदेखि शास्त्रीय सङ्गीत सिक्न थालेकी रोजिनाले 13 वर्षको हुँदा सपुत चलचित्रको प्लेब्याक सिङ्गर भएर गीत गाएकी थिइन् र उनले 15 वर्षको उमेरमा पहिलो एल्बम परि बजारमा ल्याएकी थिइन्। उनको पहिलो एल्बमको मान्छे हुन सकु र उनको दोस्रो एल्बम रजिनाको पानीको फोका जस्तै गीत निकै नै चर्चित भनेका थिए। चलचित्र नाइ नभन्नु लको शीर्ष गीत गाएपछि नेपाली चलचित्रकी व्यस्त पार्श्व गायिका बनेकी रजिनाले हालसम्म 600+ बढी गीतहरू गाइसकेकी छिन्। उनको वैवाहिक जीवनको सफलताको शुभकामना गोर्खा एफएम 93 MHz र kaliwood.com तर्फबाट व्यक्त गर्दछौँ। हामी नै फिल्मी अपडेट राख्दा राख्दै कार्यक्रम kaliwood.com को अन्त्यतिर पनि आइसक्यौँ। यसर्थ आजको यो श्रृङ्खलाबाट छुट्टिनुपर्छ। आगामी श्रृङ्खलामा फेरि पनि हामी भेटिनेछौँ। यही जानकारी दिन चाहन्छौँ हामी। यो कार्यक्रम तपाईँ फुर्सदको समयमा www.thulopardha.com र airavati.com पनि सुन्न सक्नुहुन्छ। त्यहाँ लगन गरेर kaliwood.com भेटाउनु होला, यो आग्रह हो। त्यसै गरी अनलाइन रेडियो यामजी मार्फत पनि तपाईँ यो कार्यक्रम बेलुका 6 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने विभिन्न रेडियोबाट प्रत्यक्ष यतिखेर यो कार्यक्रम तपाईँ सुनिरहनु भएको छ। हवस् त, आजको लागि हामी छुट्टिन्छौँ। टेक्निकल सपोर्ट जनकार्की घनश्याम श्रेष्ठ कविन थामी सबैलाई मुरीमुरी धन्यवाद। देशभरिका सबै प्राविधिक साथीहरूलाई अन्तर हृदयबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु र आवाजबाट शशी शर्मा मुजगैया kaliwood.com बिट मार्दै बिदा हुन्छु। जाँदा जाँदै रजिना रिमालकै आवाजमा मर्ने कसैलाई रहर हुँदैन स्वीकार गर्छु। पाती